21वां पारा। اتل ما اوحي اليك من الكتاب واقم الصلاه ان الصلاه تنهى عن الفحشاء والمنكر ولذكر الله اكبر والله يعلم ما تصنعون۔ اتلو، پڑھیے، تلاوت کیجیے، پڑھ کر سنائیے۔ کیا؟ ما، جو بھی، اوحیا، وہی کیا جاتا ہے، الیکا، آپ کی طرف، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کی طرف، من الکتابی، کتاب میں سے، یعنی قرآن کریم میں سے، جو بھی اللہ تعالی کی طرف سے آپ کے پاس آ رہا ہے آپ اسے دوسروں کو سنائیے۔ اور کیا کیجیے؟ وہ اقیم الصلاۃ، اور نماز قائم کیجیے۔ کیوں؟ اس لیے کہ ان الصلاۃ تنہا عن الفحشاء والمنکر، کیونکہ نماز یقینی طور پر روکتی ہے فحشاء، بے حیائی، والمنکر، اور برائی سے۔ ولذکر اللہ، اور البتہ اللہ کا ذکر، اکبر، سب سے بڑی چیز ہے۔ واللہ یعلم ما تصنعون، اور اللہ جانتا ہے جو کچھ تم بناتے ہو، جو کچھ تم کرتے ہو۔ اس آیت میں بظاہر تو خطاب اللہ کے رسول صلی اللہ علیہ وسلم کو ہے، لیکن سارے ہی مومن مخاطب ہیں۔ مکہ میں جب مسلمان کافروں کے ہاتھوں جو طرح طرح کی تکلیفیں اٹھا رہے تھے، تو ان تکلیفوں کا مقابلہ کرنے کے لیے تین باتیں بتائی گئیں کہ تین چیزوں کا سہارا لو، تین چیزوں سے اللہ کی مدد حاصل کرو۔ نمبر ایک، تلاوت کتاب، نمبر دو، اقامت نماز، اور نمبر تین، ذکر الہی۔ اس کا کیا فائدہ ہوگا؟ تلاوت قرآن کا سب سے بڑا فائدہ یہ ہوتا ہے کہ اس سے انسان کا دل مضبوط ہوتا ہے، انسان کا غم دور ہوتا ہے۔ قرآن کا پڑھنا دلوں کے لیے شفا ہے۔ قرآن پڑھنے سے، سننے سے انسان کے اندر صبر اور برداشت کی قوت پیدا ہوتی ہے، جیسا کہ ایک اور جگہ پر آتا ہے، لِنُثَبِّتَ بِهِ فُؤَادَكَ، کہ ہم آپ کے دل کو اس کے ساتھ مضبوط کرتے ہیں، جمع دیتے ہیں۔ پھر اسی طرح انسان جب تک تلاوت کرتا رہتا ہے، اس وقت تک وہ اللہ کی خاص رحمت کے سائے میں ہوتا ہے، کیونکہ اللہ تعالیٰ کا وعدہ ہے، فَذْكُرُونِ أَذْكُرْكُمْ، تم میرا ذکر کرو، مجھے یاد کرو، میں تمہیں یاد کروں گا۔ اور بندے کے لب جب تک اللہ کے ذکر میں ہلتے رہتے ہیں، اللہ تعالیٰ بندے کے ساتھ ہوتا ہے۔ پھر اسی طرح جو شخص تلاوت کرتا ہے، اس کے اندر نیکیوں کی طرف بڑھنے کا، اللہ تعالیٰ کے قریب ہونے کا ایک شوق پیدا ہوتا ہے۔ اسی لیے اگر کوئی شخص بے سوچے سمجھے بھی قرآن پڑھتا ہے، تو ایک دن ضرور آتا ہے کہ اس کے دل میں اس پڑھی جانے والی چیز کو سمجھنے کا شوق بھی پیدا ہو جاتا ہے، کیونکہ محض تلاوت کتاب جو ہے وہ تلاوت نہیں رہتی، بلکہ انسان کے اندر اس کو جاننے کا شوق بھی لاتی ہے، کیونکہ وہ ایک تعلق کا ذریعہ بنتی ہے۔ اللہ کے کلام کا پڑھنا اللہ تعالی سے ایک تعلق کا قائم ہونا ہے، اور جب ایک تعلق قائم ہو جاتا ہے اور پھر وہ اس پر مواظبت ہوتی ہے، یعنی دوام ہوتا ہے، تو وہ آہستہ آہستہ بڑھتا رہتا ہے، اور اگر انسان اس میں مزید محنت اور کوشش کرے تو اس میں بلندی بھی ہوتی ہے، اس میں بہتری ہوتی ہے، وہ اور مضبوط ہوتا چلا جاتا ہے، اور ایک دن آتا ہے کہ انسان اگلے مرحلے، یعنی اس کا مفہوم جاننے اور پھر اس سے آگے بڑھ کر غور و فکر اور تدبر کرنے کی طرف بھی بڑھتا ہے۔ لیکن اس کے برعکس اگر کوئی شخص کتاب کو پڑھتا ہی نہیں، اس کو کھولتا ہی نہیں، اس کو دیکھتا ہی نہیں، اس کے ساتھ کچھ بھی وقت نہیں گزارتا، تو یہ غفلت انسان کو اللہ تعالیٰ سے دور کر دیتی۔ ایسے غافل دل پر پھر شیطان اپنا ڈیرا ڈال لیتا ہے اور انسان اللہ سے دور ہو کر شیطان کے قریب ہو کر پھر طرح طرح کے غموں، دکھوں اور پریشانیوں میں گھرتا چلا جاتا ہے۔ پھر اسی طرح جب انسان قرآن پڑھتا ہے تو صرف اس کی زبان ہی نہیں، اس کا دل بھی، اس کی آنکھیں بھی، اس کے احساسات، اس کے جذبات، اور نہ صرف یہ کہ انسان خود بلکہ اس کے آس پاس کی چیزیں، اس کا ماحول بھی اس میں شریک ہو جاتا ہے۔ جیسے حضرت داؤد علیہ السلام جب زبور پڑھتے تھے بلند آواز میں تو ان کے ساتھ پہاڑ اور پرندے اور پودے، درخت، یہ بھی شریک ہو جایا کرتے تھے۔ تو قرآن کی تلاوت ایک ایسی چیز ہے کہ جو اپنے آس پاس کے سارے ماحول کو متاثر کرتی ہے، سارے ماحول پہ اثر انداز ہوتی ہے۔ وہ ایک روشنی کی طرح ہے جو ہر چیز کو منور کر دیتی ہے، دل و دماغ کو بھی اور اس کے باہر کے ماحول کو بھی۔ وہ خوشبو کی طرح ہے جو پورے ماحول پر اثر انداز ہوتی ہے غیر محسوس طریقے سے۔ خوشبو کسی کو نظر نہیں آ رہی ہوتی لیکن اس کے اثرات پورے ماحول پر ہوتے ہیں۔ تو یہاں پر حکم یہ دیا جا رہا ہے کہ جو وحی آپ پر نازل کی جا رہی ہے وہ آپ پڑھیے، اور پھر خود پڑھنے کے علاوہ اتنوں کے اندر دوسروں تک پہنچانے کا مفہوم بھی پایا جاتا ہے، یعنی خود بھی پڑھیے اور دوسروں کو بھی پہنچائیے، دوسروں کو بھی پڑھ کے سنائیے۔ اور یہ ایک بہت بڑی حقیقت ہے کہ اگر قرآن کسی انسان کے دل پر اثر کر جاتا ہے تو پھر ہو نہیں سکتا کہ وہ اس نعمت کو صرف اپنے تک رکھے، وہ اسے چین سے بیٹھنے نہیں دیتا۔ پھر اس کی پوری کوشش اور تڑپ اور تمنا یہ ہو جاتی ہے کہ وہ اسے آگے دوسروں تک پہنچائے۔ اسی لیے یہاں اتلو کا بہت جامع لفظ استعمال ہوا ہے کہ آپ اس وحی الہی کو خود پڑھنے کے ساتھ ساتھ دوسروں کو بھی پڑھائیے، دوسروں کو بھی سنائیے۔ کوئی قدر کرے یا نہ کرے، کوئی اس سے اثر لے یا نہ لے، لیکن آپ سناتے رہیے، آپ پہنچاتے رہیے، آپ اس کے ذریعے تعلیم و تدریس کرتے رہیے، آپ اس کے ذریعے دوسروں کو واعظ و نصیحت کرتے رہیے۔ ایک دن آئے گا کہ اس کا اثر بھی لوگوں پر ہوگا۔ پھر اس کے ساتھ ساتھ نماز کے قائم کرنے کا حکم بھی دیا گیا اور کچھ اس کے فائدے بھی بتائے گئے۔ اگر غور کیا جائے، اور صرف یہ کہ نماز نہیں بلکہ ذکر الہی کی طرف بھی متوجہ کیا گیا، ایک ہی آیت میں تین حکم دیے گئے، اور اگر غور کیا جائے تو یہ اصلاح خلق کا مختصر مگر جامع ترین نسخہ ہے۔ معاشرے کی اصلاح کے تین اہم نکات ہیں۔ اگر آپ اپنے بچوں کے اندر یہ تین عادات پیدا کر سکیں، نمبر ایک قرآن کی تلاوت، نمبر دو نماز کی پابندی، نمبر تین ذکر کی عادت، آپ اپنے گھرانے کے اندر، اپنے معاشرے کے، اپنے ہمسایوں کے اندر، اپنے خاندان میں، اپنے معاشرے میں اگر یہ تین چیزیں لانے میں کامیاب ہو جائیں تو معاشرے سے بگاڑ ختم ہو جائے گا۔ اگر تلاوت کی عادت ہو جائے، نماز قائم ہو جائے اور انسان کی زبان اللہ کے ذکر سے معمور رہے تو دلوں میں سکون بھی ہوگا، ایک دوسرے سے بھی انسان سکون پائے گا، اور معاشرے میں ایک خوشی اور اطمینان کی فضا پیدا ہو جائے گی۔ اسی لیے اتلو ما اوحی الیک من الکتاب، اس کے فوراً بعد واقم الصلاۃ، اور نماز قائم کرو۔ اور قائم کرنے کا معنی آپ سب جانتے ہیں کہ اس کے پورے آداب، شرائط اور ارکان کے ساتھ۔ نماز پڑھنے کا نہیں، قائم کرنے کا حکم دیا جا رہا ہے، کیونکہ جو شخص نماز کو قائم کرتا ہے، اور قائم کوئی چیز کب ہوتی ہے، کھڑی کوئی چیز کب ہوتی ہے، جب اس میں اعتدال ہوتا ہے، بیلنس ہوتا ہے۔ کیونکہ کوئی بھی چیز جس کے اندر بیلنس نہ ہو، एक तरफ से झुकी हुई हो और दूसरी तरफ से उठी हुई हो, वो खड़ी नहीं हो सकती। आप किसी भी चीज को, हाँ वो मामूली से मामूली चीज ही हो, अगर उसके अंदर एक बैलेंस है या वो एक यानी वो स्मूथ है, तो आप देखेंगे कि वो खड़ी हो जाएगी, और अगर कोई हिस्सा ऊंचा नीचा है तो खड़ी नहीं हो सकेगी। तो नमाज उसी वक्त खड़ी होती है जब उसकी शरायत पूरी होती है। वो शरायत क्या है जो नमाज को कायम करती है? इसमें जब हमने खाशियून की बात पढ़ी थी तो उस वक्त हमने वो तमाम चीजें तफसील से पढ़ी थी, यहाँ सिर्फ उनका जिक्र कर देना ही काफी है। नंबर एक, इखलास, कि नमाज अल्लाह के लिए हो, दिखावे की ना हो। नंबर दो, तहारत कल्ब, जब नमाज पढ़ी जा रही हो तो दिल सब के ख्याल से खाली करने की कोशिश की जाए। नंबर तीन, मुकर्रा वक्त पे नमाज पढ़ी जाए। नंबर चार, अरकान सलात में इतदाल हो, ठहर ठहर के पढ़ी जाए, जल्दबाजी ना हो नमाज में। इसी तरह नंबर पांच, खुशू खुजू। नंबर छह, दवाम, एक है मुकर्रा वक्त पे नमाज पढ़ना जो पीछे गुजर चुका, और यहाँ नंबर छह में यानी अल्लज़ी नहु मला सलात दायमून वाली बात, दवाम नमाज। नंबर सात, रिस्क हलाल का एहतमाम, क्योंकि दुआएं कबूल नहीं होती रिस्क हराम के साथ। और इंसान तहारत और नजाफत का ख्याल भी रखे, इंसान पुरसुकून हो, सजदे की जगह की तरफ मुतवज्जे हो। तो ये तमाम चीजें इंसान के अंदर एक खास किस्म की शख्सियत पैदा करती, एक खास किस्म का अखलाक पैदा करती हैं। अकम सलात, क्योंकि फायदा यह है कि इन सलात तन्हा अनिल फहशाई वल मुनकर, यकीनी तौर पर नमाज बेहयाई और बुराई से रोकती है। दो चीजों का जिक्र है, एक है फहशा और दूसरे है मुनकर। फहशा क्या है? हर ऐसा कौल और फेल जिसकी बुराई खुली हो, इतनी वाजे हो कि हर अकल वाला इंसान, ख्वाह वो मुसलमान हो या काफिर, उसको समझ जाए। जैसे जिना है, कत्ल है, चोरी, डाका, ये तमाम काम फहशा में आते हैं। यानी खुली बुराइयां जिनके बुरा होने पर इत्तेफाक है लोगों का, उसमें मुसलमान और काफिर होने की भी शर्त नहीं, उसे हर जमाने में बुरा ही समझा गया। और दूसरी चीज है मुनकर, और मुनकर से मुराद जिस चीज का इनकार किया जाए, यानी आम अखलाकी बुराइयां। अगर देखा जाए तो फहशा और मुनकर माशरे की तमाम खराबियों का इहाता कर लेती हैं। अगर एक इंसान नमाज की ऐसी पाबंदी करता है कि जिससे वो फहशा और मुनकर से बचता है, और फिर हर मुसलमान इसकी पाबंदी करता है, तो मजमूई तौर पर क्या माहौल सामने आएगा कि पूरे माशरे के अंदर से फहशा और मुनकर खत्म हो जाएगी। फहशा में अमूमन शहवानी जज्बात पाए जाते हैं, यानी ऐसी बुराइयां जिनकी बुनियाद शहवानी जज्बात की बेइतदाली पर मबनी होती या उनके इन्हिराफ की वजह से वजूद में आती, और फिर आहिस्ता आहिस्ता एक इंसान से दूसरे, दूसरे से तीसरे तक फैलते हुए पूरे माशरे को बेहया बना देती, हत्ता के इंसानों से बेहयाई का एहसास भी खत्म हो जाता है। इसी सूरत के अंदर आपने कौम लूत का वाक्या पढ़ा, उनके बारे में अल्लाह ताला ने फरमाया था कि अतअतून अल्फाहिशा का, क्या तुम खुली बेहयाई का, खुली बुराई का इर्तिकाब करते हो? तो हम देखते हैं कि उस माशरे के अंदर फाहिशा या फहशा ने हर तरह की बुराइयों को जन्म दिया था फिर, क्योंकि ये बुराई फिर एक नहीं रहती, इससे एक चेन चलती है और बुराइयों की। जब इंसान के नफसानी ख्वाहिशात, शहवानी जज्बात काबू में नहीं होते, उसकी लस्ट काबू में नहीं होती, वो एतदाल से बढ़ जाती है या इन्हिराफ इख्तियार करती। देखिए दो लफ्ज़ बोल रही हूँ यहाँ पर, एक है एतदाल से बढ़ना और दूसरा इन्हिराफ इख्तियार करना, यानी हलाल तरीके छोड़कर हराम तरीकों की तरफ बढ़ना। तो इससे फिर बहुत से फसाद और बहुत से बिगाड़ सामने आते हैं। जब कोई माशरा इसकी लपेट में आता है तो लोगों का जमीर मुर्दा हो जाता है, और फिर इतना बेहिस होता है इंसान, इतना मुर्दा हो जाता है उसका एहसास कि अगर कोई اس کو روکے اس برائی سے، یا ایسی فحاشی سے روکنے والے اس کو بے وقوف اور بیکورڈ نظر آتے ہیں، وہ ان کو دفعہ نصیب بتاتے ہیں کہ تمہارے اندر ہی کچھ خرابی ہے، اور پھر آہستہ آہستہ حالت یہاں تک پہنچتی ہے کہ بے حیائی کو ترقی کا راز سمجھا جانے لگتا ہے اور حیا کو آگے بڑھنے کے منافی سمجھا جانے لگتا ہے، اور اس سے پھر کئی طرح کی خرابیاں وجود میں آتی ہیں۔ اسی طرح اگر منکر کا لفظ آپ دیکھیں تو منکر ان برائیوں کے لیے عموماً استعمال ہوتا ہے جو حب جاہ اور حب دنیا کے نتیجے میں وجود میں آتی ہیں، مال کی محبت کی وجہ سے ہوتی، جس کے لیے پیچھے آپ نے قوم شعیب اور عاد اور ثمود کا حال پڑھا۔ قوم شعیب کے اندر کیا بیماری تھی؟ وہ ناپ تول میں کمی کرتے تھے، یہ منکر کی مثال ہے۔ عاد اور ثمود اپنی دنیاوی ترقی پہ اتنے ریجھے کہ انہوں نے اللہ کی اطاعت کو پس پشت ڈال دیا۔ کسی بھی ایک کامن مین یا کسی بھی ایک عام انسان کی کیا خرابی ہو سکتی ہے جس کو دور کرنے کے لیے نماز ہی تربیت کا بہترین عمل ہو سکتی ہے؟ وہ ہے فحشاء اور منکر۔ کوئی بھی انسان بطور انسان اگر فحشاء کا شکار ہے، یا اس کے اندر مال کی محبت یا دنیا کی محبت گھر کر گئی ہے اور اتنی اس پہ چھا گئی ہے کہ وہ انسانوں کے حقوق کی بھی پرواہ نہیں کرتا، وہ ہر ایک کے ساتھ زیادتی کرتا ہے، تو اس کا نتیجہ کیا ہوگا؟ کہ وہ معاشرے کے لیے ایک عذاب بن جائے گا۔ اور اگر اتفاق سے کسی معاشرے کے اندر ایسے بہت سے افراد پائے جاتے ہوں کہ جو ان بدعنوانیوں کا شکار ہوں، تو اس معاشرے سے امن چین رخصت ہو جاتا ہے۔ تو جب تک نماز قائم نہیں ہوگی، اس وقت تک یہ دو برائیاں دور نہیں ہو سکتی، فحشاء اور منکر نہیں جا سکتی۔ لیکن ہم دیکھتے ہیں کہ بہت سے لوگ انڈیویجولی نماز بھی پڑھتے ہیں، لیکن اس کے باوجود برے کام بھی کرتے ہیں، فحشاء کے مرتکب بھی ہوتے ہیں، منکر کے مرتکب بھی ہوتے ہیں۔ ایسا کیوں ہوتا ہے؟ اس کی بنیادی وجہ یہ ہے کہ وہ نماز پڑھتے تو ہیں لیکن نماز قائم نہیں کرتے، نماز کا حق ادا نہیں کرتے۔ ان کی نماز محض ایک ظاہری ایکسرسائز ہوتی ہے، وہ اس کی روح سے ناواقف ہوتے ہیں۔ نماز جو کچھ سکھاتی ہے وہ اس سے ناآشنا ہوتے ہیں۔ اگر وہ نماز کے فلسفے سے واقف ہوں کہ نماز ہے کیا، نماز میں وہ جو بول رہے ہیں وہ کیا کہہ رہے ہیں، مثلا جب اللہ اکبر سے ہی نماز کا آغاز ہوتا ہے کہ اللہ سب سے بڑا ہے، تو جو شخص سوچ سمجھ کے یہ لفظ بولے کہ اللہ سب سے بڑا ہے، کیا وہ خود پسندی اور تکبر کا شکار ہو سکتا ہے؟ نہیں۔ لیکن ہم چونکہ بے سوچے سمجھے یہ سب کچھ بولتے رہتے ہیں، اس لیے نماز ہماری کہنے کو تو نماز ہے لیکن حقیقت میں نماز ہے۔ جب ہم کہتے ہیں ایاک نعبد و ایاک نستعین، کیا پھر ایسا کہنے والے کے اندر شرک کی کوئی چیز باقی رہ سکتی؟ نہیں۔ لیکن ہم بے سوچے سمجھے کہتے ہیں، اس لیے غیروں سے مدد مانگتے رہتے ہیں۔ جب ہم کہتے ہیں اہدن الصراط المستقیم، سوچ سمجھ کے جو شخص ایسا کہے، پھر وہ برائی کے رستوں اور بھٹکنے والے رستوں پر جانے کا شوق رکھ سکتا؟ نہیں، وہ ان سے نفرت کرتا ہے۔ اگر انسان ہونے کے ناطے انسانی کمزوری کے تحت کہیں ادھر ادھر پھسلتا بھی ہے تو فوراً سنبھلنے کی کوشش بھی کرتا ہے، پھسلتا ہی نہیں چلا جاتا۔ نماز کے اندر تو وہ صلاحیت موجود ہے، لیکن نماز نماز تو ہو۔ مثلا ہم کہتے ہیں کہ فلاں دوا اس قسم کے مریض کو شفا دیتی ہے، اس کے علاج کے لیے فلاں دوا فائدہ مند ہوگی، لیکن بہت دفعہ ہم دیکھتے ہیں کہ وہ دوا مریض کو فائدہ دینے کی وجہ الٹا نقصان دیتی یا کوئی اثر ہی نہیں کرتی، حالانکہ وہی دوا اس قسم کے دوسرے مریض کو دوسرے ڈاکٹرز کے طریقے سے فائدہ دے رہی ہوتی۔ تو اس کی وجہ کیا ہوتی؟ اس لیے کہ دوا کھانے میں دو چیزیں بڑی اہم ہوتی ہیں، ایک اس کی صحیح ڈوز کا تعین کہ ایک مثلاً گولی کھانی یا دو کھانی، اور دوسرا یہ کہ اس کا وقفہ کتنا ہوگا، کتنے وقت کے بعد دوبارہ اس دوا کو لینا۔ مثلاً اینٹی بایوٹک میں आप जहां डोज देखी जाती है वहां ये भी देखा जाता है कि कितने घंटे बाद उसको दोहराना है। अगर आप उसको पाबंदी से नहीं लेते, हत्ता कि अगर रात को भी लेना है तो अलार्म लगा के आपको जाग के नींद तोड़ के दवा लेनी पड़ती है, जब जाकर आपको फायदा देती। और अगर आप अपनी मर्जी से लेना शुरू कर दें, आप टाइम मिस कर दें, कजा कर दें या लेट कर दें, तो एंटीबायोटिक का कोर्स आपके लिए बेफायदा होगा। तो अगर कोई शख्स चाहता है कि नमाज का हकीकी फायदा उसको हासिल हो, तो फिर उसे वो शराइत पूरी करनी होंगी जिनसे नमाज फायदेमंद होती है। फिर इसका एक माना ये भी किया गया है, इन्ना सलात तन्हा अनिल फहशाय वल मुनकर का, कि नमाज तो रोकती है, वो मना करती है, लेकिन कितने लोग हैं जो मना होते हैं। मसलन कुरान रोकता है इंसान को बहुत सी बुराइयों से, लेकिन बहुत से लोग कुरान पढ़ते हैं, तिलावत करते हैं, लेकिन बुराइयों से नहीं रुकते। तो इसलिए ये एतराज बेमाना है कि एक शख्स नमाज पढ़ता है लेकिन फिर भी बुराई करता है, तो इसमें नमाज का कोई कसूर है। नहीं, नमाज का कसूर नहीं है। असल मुश्किल ये है कि दवा खाने के साथ परहेज नहीं हो रहा। बहुत से लोग दवा खाते हैं लेकिन परहेज नहीं करते, तो दवा बेचारी क्या करे। एक शख्स जो शुगर का मरीज है, वो इंसुलिन भी लेता रहे, सवेरे शाम ले, लेकिन साथ बेतदाली से मीठा खाए, तो इंसुलिन बेचारी क्या करे। तो हम बाज़ोकात नमाज तो पढ़ते हैं लेकिन नमाज जिन चीजों से रोकती है उनसे रुकते नहीं, लिहाजा नमाज पढ़ी ना पढ़ी बराबर होने लगती। तीसरी चीज जिसका यहाँ पर जिक्र है वो क्या है, वला ज़िक्रुल्लाहि अकबर, अलबत्ता अल्लाह का जिक्र बहुत बड़ी चीज है। इसका कई माने हो सकते हैं। नंबर एक ये कि तमाम इबादात की रूह रवां जिक्र है। इबादत मुकम्मल नहीं होती जब तक उसमें जिक्र नहीं होता। फिर ये कि हर इबादत का लुत्फ उसी वक्त है जब उसमें अल्लाह की याद हो। अगर इंसान गफलत से कोई इबादत कर रहा है, मसलन रोजा रख के तो गाफिल पड़ा है, सो रहा है, नमाज पढ़ रहा है तो गफलत से, हज कर रहा है तो गफलत से, उस घूमने फिरने से सरोकार है, वहां और किसी काम से दिलचस्पी नहीं, इसी तरह बाकी उमूर भी, जो भी कोई अच्छा नेकी का काम करता है उसमें गफलत का शिकार है, तो ऐसे शख्स का नेक काम ज्यादा इफेक्टिव नहीं होता जब तक उसमें अल्लाह का जिक्र शामिल ना हो। अल्लाह ताला के जिक्र और बाकी इबादात का बाहमी ताल्लुक क्या है, आप यूं ही समझो जैसे सालन में गरम मसाला। यानी सालन तो पक जाता है लेकिन अगर आप उस पर गरम मसाला का छिड़काव करते हैं तो उससे क्या होता है, उसका लुत्फ ही कुछ और हो जाता है। वला ज़िक्रुल्लाहि अकबर, यानी तिलावत कुरान सिर्फ अपने वक्त पर ही नहीं या किसी खास मौके पर ही नहीं, कि नया घर लिया तो कुरान खानी कर ली या किसी खास जगह पर पढ़ लिया और उसके बाद बिल्कुल गफलत। इसी तरह अल्लाह का जिक्र सिर्फ नमाज में ही नहीं बल्कि उसके अलावा भी। तो मफहूम क्या हुआ, कि अल्लाह को इबादात में और इबादात के अलावा याद करते रहना ये सबसे बड़ा काम है, सबसे बड़ा इम्तिहान है। और जब तक इंसान अल्लाह को याद करता है तो फहशा और मुनकर से बचा रहता है। ये नहीं हो सकता कि एक शख्स झूठ बोल रहा और अल्लाह को याद कर रहा हो दिल ही दिल में, या एक शख्स किसी के साथ लड़ाई झगड़ा कर रहा हो, जिना कर रहा हो और वो अल्लाह को याद कर रहा हो, या कत्लो गारत कर रहा हो और वो अल्लाह का जिक्र भी कर रहा हो साथ। इंसान लाजमन उस वक्त भूल जाता है, जैसे हदीस में आता है ना कि जब एक इंसान जिना करता है तो उस वक्त उसका ईमान उसके अंदर से निकल जाता है। इसी तरह और भी जो खुली खुली बुराइयां हैं, मुनकर हैं, उनमें अमूमन क्या होता है कि इंसान अल्लाह ताला को हकीकी मानों में याद नहीं करता। अच्छा, अल्लाह ताला को याद करना भी दो तरह का होता है ना, एक शऊर की सतह पर होता है और एक सिर्फ जबानी कलामी विर्द होता है। तो जब तक सिर्फ जबान शरीक होती है जिक्र में तो वो जिक्र अधूरा है, वो जिक्र भी इफेक्टिव नहीं। अब देखिए, मसलन आप किसी इंसान को सिर्फ जबान से याद करते हैं, मसलन वो आपको नजर आ गया तो आपने कहा हाँ मैं आपको याद कर रही थी, तो ये तो सिर्फ जबानी लफ्ज है ना। और एक ये है कि आप किसी को सिर्फ जबान से नहीं दिल से भी याद करते हैं तो उसका असर कुछ और होगा। अल्लाह ताला को अगर कोई शख्स सिर्फ एक वजीफे के तौर पर याद करता है अपने किसी मतलब मकसद के वक्त और सिर्फ एक विर्द के तौर पर चंद लफ्ज बोलता है तो वो मुराद नहीं है यहाँ। जिक्र से मुराद यहाँ दिल और जबान और पूरे एहसास का बाहम शरीक होना है इस अमल में। जिस इंसान के दिल में अल्लाह की याद होती है ना तो कुदरती तौर पर सिर्फ दुनिया की मोहब्बत निकलने लगती है, तमा हिर्स खत्म होने लगती है, अल्लाह पे भरोसा बढ़ने लगता है, तवक्कुल आता है, सब्र आता है इंसान के अंदर, आला सिफात पैदा होती है। सिर्फ इंसान जाहरी बुराइयों से ही नहीं बातनी बुराइयों से भी बचता है। और इस तरह जब एक फर्द के कल्ब की इस्लाह होती है तो उसी पर माशरे की इस्लाह का इन्हिसार होता है। اتلُ ما أوحي إليك من الكتاب وأقم الصلاة إن الصلاة تنهى عن الفحشاء والمنكر ولذكر الله أكبر والله يعلم ما تصنعون. اور یہ جو آخری جملہ ہے نا والله يعلم ما تصنعون اور اللہ خوب جانتا ہے جو کچھ بھی تم کرتے رہتے ہو، یعنی تم کیسی تلاوت کرتے ہو یا تلاوت چھوڑ کر اور کیا کرتے ہو، نماز کیسی پڑھتے ہو، ذکر کس قسم کا کرتے ہو، اور یہ کہ تمہاری نماز تم کو فحشاء اور منکر سے روکتی ہے یا نہیں، یہ سب کچھ اس کے علم میں ہے۔